गांधी जी ने उसी का प्रचार किया, नॉन वायलेंस का, अहिंसा का। और ये तालीम जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दी। अविल फहश, और फहश बात, गंदी बात मुंह से निकालने से परहेज करो। फिर लड़ पड़ी, गुस्सा उधर था, शौहर के ऊपर उतरने लगा। अवलम तस्मा कालू, आपने सुना नहीं वो लोग क्या बोले? नबी ने फरमाया अवलम तस्मा कुल, तो तुमने नहीं सुना मैंने क्या कहा? रद्दत तो अलैहि, मैंने जवाब दे दिया। फैसला लिफी, मेरी दुआ मेरी बद्दुआ उनके बारे में कबूल हो जाएगी, उनकी बद्दुआ मेरे बारे में कबूल नहीं होगी। फैसला लिफी, बोला फैसला हम किया, मैंने जवाब दे दिया ना। अल्लाह अकबर, ये तालीम है जनाब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। गालियों का जवाब जो गालियों से ना दे, ऐसे मजहब के बारे में और जिस पर कुरान नाजिल हो रहा उसके बारे में ऐसी बात कहना, और कुरान के बारे में ये कहना कि अशांति फैलाता है, कितनों फसाद फैलाता है, ये दर हकीकत कुरान के साथ भी नाइंसाफी है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ भी नाइंसाफी है, और साथ साथ खुद अल्लाह तबारक व तआला पर तोहमत लगाने और अल्लाह तबारक व तआला की जनाब में गुस्ताखी करने वाला मुजरिम कहता है। कहते हैं हमें काफिर कहा जाता है, अरे भाई काफिर, काफिर तो मुसलमानों को भी कहा जाता है, हदीस में तो मुसलमानों को भी काफिर कहा गया है, इसके लिए क्या बोलोगे? तो कोई गाली थोड़ी है। अभी मौलाना एक हदीस पढ़ देंगे, मन तरह का सलात मकान बदन फकत कफर, तर्जुमा तो ये होगा ना, जिसने जानबूझ करके नमाज छोड़ दी काफिर हो गया, मुसलमानों को भी काफिर कहा है। तो काफिर कोई गाली नहीं है, ईमान के मुकाबले में, ईमान के मुकाबले में यही लफ्ज है। ईमान का मतलब जो रसूल है उसको मान लेना, और कुफ्र का मतलब इनकार कर देना, बिल्कुल सही है। कुफ्र काफिर होने कोई गाली नहीं है। فَمَنْ شَاءَ فَلْيُؤْمِنْ وَمَنْ شَاءَ فَلْيَكْفُرْ, اللہ تبارک و تعالیٰ نے آیت کریمہ کو سورہ کہف میں نازل فرمایا ہے, فَمَنْ شَاءَ فَلْيُؤْمِنْ وَمَنْ شَاءَ فَلْيَكْفُرْ, جو چاہے ایمان لائے اور جو چاہے کفر کرے۔ یہاں ایمان کفر کے مقابلے میں ہے, گالی نہیں ہے۔ अगर किसी उसूल का इनकार मुसलमान भी करते तो वो भी काफिर हो जाता है, गाली नहीं है ये ईमान के मुकाबले में है, इसको गाली ना समझा जाए। ये तो मुसलमानों के ऊपर मसला नहीं आ सकता अगर किसी असल का इनकार करे तो, ज्यादा कोई गाली नहीं। फितना फसाद और कहां फैलता है? मेरा ही दीन मानो, ये रहना है तो हमारे दीन का आमिल बनकर के रहो, किसी दूसरे दीन के ऊपर अमल करने की इजाजत नहीं है, मजबूर किया जाए। अगर किसी गरोह को, किसी जमात को, किसी इंसान को मजबूर किया जाए कि यही दीन मानो, तुम्हारे लिए मानना जरूरी है, यहां बदमनी फैलती है। अरे मैं तो दूसरे मजहब का मानने वाला हूं, ये तो जबरदस्ती मुझे एक दूसरा मजहब मानने के लिए कह रहा है, जबरदस्ती कर रहा है। मानना है तो यही मजहब मानो, अगर यहां रहना है तो यही मजहब मानो, ये जबर है। यहां फितना फसाद फैलता है। लेकिन कुरान हकीम बोलता है हमने तुम्हारे सामने बात पेश कर दी है, मानना हो तो मानो, वरना लकुम दीनुकुम वलिया दीन, तुम्हारे लिए तुम्हारा दीन, मेरे लिए मेरा दीन, झगड़ा तो यहां खत्म हो गया ना। कुरान हकीम ये नहीं बोलता कि चारों नाचार जबरो इकराह के साथ इस्लाम को मानो ही, अगर ऐसा होता तो फिर लकुम दीनुकुम वलिया दीन का क्या मतलब, तुम्हारे लिए तुम्हारा दीन, मेरे लिए मेरा दीन, ऐसी तालीम कैसे होती? तुम्हारे लिए तुम्हारा दीन, मेरे लिए मेरा दीन, अगर ऐसी तालीम मौजूद है तो फिर यह कहना कि कुरान हकीम जबर करता है, इकराह से काम लेता है, कितना बड़ा जुल्म है ये। फितना फसाद वहां पैदा होता है जहां कोई जबरदस्ती किसी को मजहब में दाखिल करे, और कुरान हकीम उस फितने को खत्म करता है, कहता है लकुम दीन को बोलिए दीन, तुम्हारे सामने बात फैल पहुंचा दी गई, अब मानते हो तो ठीक है, नहीं तो तुम्हारे लिए तुम्हारा दीन, हमारे लिए हमारा दीन। इसके अलावा कोई तर्जुमा है इसका? एक साथ रह रहे हैं कई मजहब के मानने वाले हैं, ईसाई भी रह रहे हो, हिंदू भी रह रहे हो, मुस्लिम भी रह रहे हो, सब एक साथ रह रहे हो, एक साथ रह रहे हो। अब मुसलमान हिंदू भाइयों के हुकूक ना अदा करें, ईसाइयों के हुकूक ना अदा करें, तो हिंदू भाई भड़क उठेगा, अरे ये मेरा हक नहीं अदा कर रहा है। यहां फितनों के साथ पैदा हो सकता है हक को अदा ना करने की वजह से। सूरह मुमतहना में अल्लाह तबारक तआला ने इरशाद फरमाया, لا ينهاكم الله عن الذين لم يقاتلوكم بالدين ولم يخرجوكم من دياركم ان تبروهم وتقسطوا اليهم ان الله يحب المقسطين। अल्लाह मना नहीं करता कि जिन लोगों ने तुम्हारे साथ झगड़ा नहीं किया, तुमको तुम्हारे घरों से नहीं निकाला, अल्लाह इजाजत देता है तुम उनके साथ बिर करो। बिर माने जानते हैं नेकी, उसको मैं समझा रहा हूं एक मिसाल से। बिर किसको बोलते हैं? बिर का मतलब नेकी हम लोग करते हैं ना। दर हकीकत बिर बर से बना है, बर जिसका अपोजिट बहर है। आयत करीमा इस तरह एक अजीब इस्तदलाल कर रहे जा रहा हूं, बहुत प्यारा इस्तदलाल है, लेकर जाओ। ظهر الفساد في البر والبحر بما كسبت ايدي الناس ليذيقهم بعض الذي يعملوا لعلهم يرجعون। ये जो खुशकी और तरी में फसाद फैल गया है, इसकी वजह यह है कि इंसान के हाथों ने वैसे काम किए हैं तभी फसाद फैला है। तो यहां बर के अपोजिट में बहर है। अच्छा, आदमी खुशकी में होता है तो सुकून होता है, है? अब दरिया में कश्ती में बैठ गए, दरिया में चल रहे हैं तो सुकून रहता है? नहीं, दिल डोलता रहता है कि अगर कश्ती को कुछ हुआ तो गए काम से। तो जब तक आदमी दरिया में रहता है, पानी में रहता है, उसका जी डोलता रहता है, बराबर है। इसका मतलब यह हुआ कि बहर में सुकून नहीं है, उसके मुकाबले में बर सुकून है, बर में सुकून है। इसी से लफ्ज बिर बना है। उसको एक तमसील से समझो, आपके पास एक रोटी है और आप यह समझते हैं कि एक रोटी खाऊंगा तब भी मेरा पेट नहीं भरेगा। एक रोटी मेरे पास है, अगर एक रोटी भी मैं खा लूंगा तो मेरा पेट नहीं भरेगा। इतने में गरीब आदमी आपके पास आकर हाथ फैला देता है, आपको यह मालूम है कि ये एक रोटी मेरा पेट नहीं भर सकती। आधी रोटी उस गरीब को आप दे देते हैं, सिर्फ आधी रोटी पर आप कनाअत कर लेते हैं। जरा बताइए कि आधी रोटी देने के बाद आपके दिल को कितना सुकून मिलता होगा। यह है बिर की हकीकत। लन तनालु बिर हत्ता तुनफिकु मिम्मा तुहिब्बुन। बिर में सुकून ही सुकून है, इसलिए कि बर बहर का अपोजिट है। बिर में सुकून ही सुकून है। अगर सुकून हासिल करना है तो बिर करो। ये लफ्ज बता रहा है कि अल्लाह तबारक व तआला ने गैर मुस्लिमों के साथ बिर करने का सुलूक, बिर करने का की तलकीन की है, तरगीब दी है। और बिर का लफ्ज ला करके यही बताना है कि सुकून मिलेगा तुमको अगर उनके साथ तुम हुस्न सलूक करो। बताइए ऐसी किसी किताब में, किसी मजहब की, दूसरे मजहब के तहत ऐसी तालीम मौजूद हो तो जरा लाकर बताया जाए। ये मैंने अंतबर्रूहुम से इस्तिदलाल किया है। अंतबर्रूहुम वतुक्सितु इलैहिम। अल्लाह मना नहीं करता, जो लोग तुम्हारे साथ लड़ते नहीं, तुमको तुम्हारे घरों से नहीं निकालते, उनके साथ बिर करने से मना नहीं करता। यानी उनके साथ अगर तुम अच्छा सलूक करोगे तो तुमको सुकून मिलेगा। सुकून हासिल करना तो गैर मुस्लिमों के साथ हुस्न सलूक करो। कितनी प्यारी तालीम है अल्लाह। अब उनके भी हुकूक अदा करोगे, अमन रहेगा कि बेअमनी फैलेगी, शांति रहेगी कि अशांति फैलेगी, अहिंसा को फरोग मिलेगा या हिंसा को? और कुरान ने एक बात और कह दी है, जहां तक आप ये कहते हैं कि इस्लाम तलवार के जोर से फैला है, ऐसा कुछ भी नहीं। लाइक राहत दीन, दीन में कोई जोर जबरदस्ती नहीं है। और अगर जबर के जरिए किसी को मुसलमान बनाना फायदेमंद होता तो किया जा सकता था, लेकिन उससे कोई फायदा नहीं है ना, इसलिए कि ईमान का ताल्लुक दिल से है, तलवार से जिस्म झुकते हैं, दिल नहीं। लाइक राहत दीन, दीन में कोई जोर जबरदस्ती नहीं है। कत्तबयन रुश्तु मिनल गई, ये हक है ये ना हक है, ये हक है ये बातिल है। अब तुम्हारे सामने दलाइल के साथ हक पेश कर दिया गया है, बातिल पेश कर दिया गया है, अब ये तुम्हारे ऊपर है। तुम चाहे हक को कबूल करो चाहे बातिल को, ये तुम्हारे ऊपर है। तुम्हें इस्लाम मजबूर नहीं करता, कुरान तुम्हें मजबूर नहीं करता। ये तालीम है कुरान हकीम की। جہاں تک کفارے کا تعلق ہے, ایک بڑی عجیب و غریب بات بتاؤں, پہلے وہ آیت کریمہ دیکھ لیں, وَكَتَبْنَا عَلَيْهِمْ فِيهَا أَنَّ النَّفْسَ بِالنَّفْسِ وَالْعَيْنَ بِالْعَيْنِ وَالْأَنْفَ بِالْأَنْفِ وَالْأُذُنَ بِالْأُذُنِ وَالسِّنَّ بِالسِّنِّ وَالْجُرُوحَ قِصَاصٌ فَمَنْ تَصَدَّقَ بِهِ فَهُوَ كَفَّارَةٌ لَهُ. اللہ, دیکھیں قانون بتایا جا رہا ہے, اگر کوئی جان کسی کی لے لے تو اس کی جان لے لی جائے, جان کے بدلے جان, کوئی کان کاٹ لے تو اس کا کان کاٹ لیا جائے, کوئی آنکھ پھوڑ دے تو اس کی آنکھ پھوڑ دو, اور کوئی دانت توڑ دے تو اس کا دانت توڑ دو, اور اس کے علاوہ بھی جو زخم لگے ان پر کیسا بول جرم قصاص. لیکن اس کے باوجود فمن تصدق بھی فهو کفارۃ اللہ, اس کے باوجود اگر کوئی بدلہ نہ لے تو اس کے لیے کفارہ ہے اس کے گناہوں کا. کتنی شاندار تعلیم دیکھیے, یعنی بخشش کو اس کے ساتھ جوڑ دیا گیا, اپ کو ساتھ اس کے ساتھ جوڑ دیا گیا, یہ تعلیم ہے. اس سے اچھی تعلیم اور کہیں ہو تو بتایا جائے. ثابت یہ ہوا کہ قرآن کی جتنی بھی تعلیمات ہیں از اول تا آخر سب عدل پر مبنی ہیں, اور جتنے بھی اصول ہیں سب امن کو رائج کرتے ہیں, شانتی کو پھیلاتے ہیں, شانتی کو فروغ دیتے ہیں, یہاں تک کہ قرآن نے تو کہا ہے کہ سب کے حقوق تمہارے اوپر ہیں, حکومت کے حقوق بھی تمہارے اوپر ہیں جس حکومت میں تم رہ رہے ہو. وَلَا تَبْغِ الْفَسَادَ فِي الْأَرْضِ, جس سرزمین میں تم رہ رہے ہو اس میں تم فساد مت پھیلاؤ. قرآن حکیم بولتا ہے جہاں تم رہ رہے ہو وہاں فساد مت پھیلاؤ. فساد جانتے ہو یہ امن کی عین ضد ہے, فساد اور امن دونوں ایک دوسرے کے مخالف ہیں. قرآن کہتا ہے کہ جس زمین میں تم رہ رہے ہو وہاں تمہیں فساد پھیلانے کی اجازت نہیں ہے. قرآن نے تعلیم دی, ہمارے دیش میں ہندوستان میں ہم رہتے ہیں, یہ ہمارا دیش ہے, ہماری زمین ہے, یہ اس میں ہمیں ٹیرر پھیلانے کی اجازت نہیں دیتا قرآن. کون کہتا ہے کہ قرآن ہوا دیتا ہے فتنوں کو؟ کون کہتا ہے قرآن بدامنی کی تعلیم دیتا ہے؟ کون کہتا ہے کہ قرآن فتن و فساد کی بات کرتا ہے, اونچ نیچ کی بات کرتا ہے؟ حکومت کا بھی حق بتایا گیا, اور اگر اس کو اسات دے دی جائے تو بہت سارے حکومت کے مسئلے حل ہو جائیں. بجلی چوری کرنا حکومت کا حق مارنا ہے, ٹیکس چوری کرنا حکومت کا حق مارنا ہے. قرآن حکیم تعلیم دیتا ہے ٹیکس دو حکومت کو پوری ایمانداری کے ساتھ, بجلی چوری مت کرو, یہ مت کرو, وہ مت کرو. اگر اس آیت کریمہ کے ٹکڑے کو اسات دے دی جائے تو حکومت کے سارے قوانین کی پابندی آ جاتی ہے. ٹیرر پھیلانے کی اجازت کہاں ہے؟ بعض لوگوں کو شبہ چند آیتوں سے ہوا ہے, مولانا اس کا جواب دے چکے ہیں, میں دوسرے انداز سے دینا چاہتا ہوں. ذرا دیکھیے, کہتے ہیں کہ فَإِذَن سَلَخَ الْأَشْهُرُ الْحُرُمُ, فَإِذَن سَلَخَ الْأَشْهُرُ الْحُرُمُ فَاقْتُلُوا الْمُشْرِكِينَ حَيْثُ وَجَدْتُمُوهُمْ. انگریزی جن لوگوں نے پڑھی وہ جانتے ہیں اف کنڈیشن ہوتا ہے, اف کنڈیشن, اف یو ہیٹ واٹر اٹ ول میلٹ. اسی طریقے سے اف یو ہیٹ اسنو اٹ ول میلٹ. تو اف کلاس ایک ہے اور پھر اس کے بعد ایک دوسرا کلاس آگے آ رہا ہے. اگر اف کلاس کو ہٹا دیا جائے اور پھر اگلے کلاس کو لے لیا جائے مطلب بنے گا؟ یہ تو ایسے ہی ہوا کہ کہا جائے لا تقرب الصلاۃ اور وان تم سکارا کو چھوڑ دیا جائے. آیت کریمہ یہ ہے کہ جب تم شراب پیے ہوئے ہو نشے کی حالت میں تو نماز کے قریب نہ جاؤ. تو لا تقرب الصلاۃ ان تم سکارا کو چھوڑ دیجئے, کہہ دیجئے لا تقرب الصلاۃ قرآن میں ہے, نماز کے قریب نہ جاؤ, چلو نماز کی چٹی ہوئی. تو ان لوگوں نے کیا ہے اس کلاس کو چھوڑ دیا ہے. فَإِذَن سَلَخَ الْأَشْهُرُ الْحُرُمُ, جب حرام کے مہینے ختم ہو جائے تو مشرکین کو جہاں پاؤ قتل کرو. یہ فَإِذَن سَلَخَ الْأَشْهُرُ شرط بتا رہی ہے کہ یہ مخصوص جگہ کا قانون ہے, یہ مخصوص مقام پر مخصوص لوگوں کے لیے مخصوص وقت میں مخصوص ٹائم کے اوپر مخصوص حالات کے اندر حکم ہے, یہ ہمیشہ کا حکم نہیں ہے. وَإِنَا فَإِذًا سَلَخَ الْأَشْهُرُ الْحُرُمُ, اور اس کی جزا آگیا رہے فَقْتُلُ الْمُشْرِقِينَ حَيْثُ وَجَدْتُمُ, تو اس کو کیا لے لیا گیا, فَقْتُلُ الْمُشْرِقِينَ حَيْثُ وَجَدْتُمُ. ارے اس کلاس کدھر گیا, یہ تو آدھا ٹکڑا لے لینا ہوا, لا تقربوا الصلاۃ لے لیا گیا, وانتم سکارا کو چھوڑ دیا گیا. یہاں غلط فہمی پیدا ہوئی ہے. ہوا یہ صلح حدیبیہ میں جب مشرکین اور مسلمانوں میں صلح ہوئی کہ 10 سال تک جنگ نہیں ہوگی, تو اسی وقت قبیلہ خزاع والے نبی کریم صلی اللہ علیہ وسلم کے مسلمانوں کے حلیف بن گئے, اور بنو بکر والے بنو بکر یہ حلیف ہو گئے قریش مکہ کے. کچھ مدت بعد بنو بکر نے بنو خزاع کے اوپر جو نبی کریم صلی اللہ علیہ وسلم کے حلیف تھے ان کے اوپر حملہ کر دیا, اور حرم کے اندر بھی ان کو نہیں بخشا گیا, حرم کو حلال کر دیا گیا. بیچارے بمشکل 40 آدمی بچے بھاگ کر کے مدینہ آئے روتے ہوئے کہ اے اللہ کے رسول, ہم نے آپ سے حلیفانہ تعلق قائم کیا تھا, ہمارے ساتھ بہت ظلم ہوا ہے, قریش نے ہمارے ساتھ بہت ظلم کیا ہے. بنو بکر جنہوں نے ان کے ساتھ حلیفانہ معاہدہ کیا تھا, بنو بکر نے ہمارے اوپر حملہ کیا اور ہتھیار سپلائی کیا قریش والوں نے. اللہ کے رسول, آپ سے ہم نے حلیفانہ تعلق قائم کیا ہے, ہمارے لیے کچھ کیجیے. نبی کریم صلی اللہ علیہ وسلم نے حملہ کرنے کا حکم دیا. یہ دیکھیے اس کا پس منظر ہے, پس منظر سے ہٹا کر کے اس آیت کریمہ کو سمجھا ہی نہیں جا سکتا. اذا شرط ہے, اس کو شرط کو ختم کر کے جزا کا صرف مفہوم نکالنا, یہ قرآن کے ساتھ مذاق ہے. اور اس بات کی تردید بات والی آیت کر دیتی ہے, وَإِنْ أَحَدٌ مِّنَ الْمُشْرِكِينَ اسْتَجَارَكَ فَأَجِرْهُ حَتَّى يَسْمَعَ كَلَامَ اللَّهِ, اگر حکم یہ ہوتا جہاں پاؤ مشرکین کو قتل کرو, تو اگلی آیت کے اندر تو یہ ہے کہ مشرکین میں سے اگر کوئی تمہارے پاس پناہ طلب کرنے کے لیے آئے تو پناہ دے دو, اور پھر جب فساد ذرا ٹھنڈا ہو جائے تو امن کیمپ پہ پہنچا دو. اگر ایسا ہوتا جہاں پاؤ قتل کرو, تو یہ پھر امن کیمپ پہ پہنچانا اور ان کی حفاظت کرنا اور ان کو پناہ دینا, اس کا کیا مطلب ہو سکتا ہے؟ ایک آیت دوسری آیت سے ٹکرا جائے گی. اس کا مطلب یہ ہوا کہ قرآن کے بارے میں یہ جو مس انڈرسٹینڈنگز ہیں, قرآن کے بارے میں جو غلط فہمیاں ہیں, قرآن حکیم کو گہرائی کے ساتھ اور اسلام کو گہرائی کے ساتھ نہ سمجھنے کا سبب ہے. ہم ان لوگوں سے اپیل کریں گے جو لوگ قرآن حکیم پر اور اسلام پر اس طریقے کے اعتراضات کریں گے کہ اسلام کا گہرائی کے ساتھ مطالعہ کریں, قرآن حکیم کا گہرائی کے ساتھ مطالعہ کریں. اللہ ہمیں نیک عمل اور اچھی سمجھ کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.